रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। महाधिवेशनमा पेश गर्ने राजनैतिक दस्तावेज तयार हुन नसक्दा एमाले केन्द्रीय कमिटी बैठक अनिश्चित, तोकिएको समयमै महाधिवेशन हुनेमा आशंका पैदा। व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठक आज बस्ने, बैठकमा आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने। जापान सरकारद्वारा मन्त्री परिषदको 129 वर्षीय इतिहासमा पहिलो पटक मन्त्री परिषदका निर्णय आम संचार माध्यमबाट सार्वजनिक। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। महाधिवेशनमा पेश गर्ने राजनैतिक दस्तावेज तयार हुन नसक्दा एमाले केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको छ। आज बोलाइएको बैठक स्थगित गरे पनि नयाँ मिति तोकिएको छैन। आज राजनैतिक दस्तावेज मसौदा समितिको बैठक बस्दैछ। आज दस्तावेज मसौदामा शीर्ष नेताहरूबीच सहमति गर्ने र दस्तावेज तयार भएपछि केन्द्रीय समिति बैठक बोलाइने प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। महाधिवेशनमा पेश गर्ने दस्तावेज लेखनको काम सम्पन्न हुन नसकेको दस्तावेजका सम्बन्धमा समेत नेताहरूमा विवाद बढेपछि आजका लागि सारिएको बैठक फेरि पछि सरेको हो। यसअघि वैशाख 5 गतेको बैठक आजका लागि सारिएको थियो। अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको गेवालीले बताउनुभयो। महाधिवेशनमा पेश गर्ने दस्तावेज लेखनको काम सम्पन्न हुन नसकेको र दस्तावेजका सम्बन्धमा समेत नेताहरूबीच सहमति हुन सकेको छैन। महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा शीर्ष नेताहरूबीच नै सहमति नभएको अवस्थामा तोकिएको समयमै महाधिवेशन हुनेमा आशंका पैदा भएको छ। एमाले आगामी जेठ 24 देखि 31 गतिसम्म काठमाडौँमा नव महाधिवेशन गर्ने तय गरेको छ। व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समिति बैठक आज बस्ने भएको छ। पहिलो पटक बस्न लागेको बैठकका महत्वपूर्ण एजेन्डा नभए पनि परिचयात्मक कार्यक्रम, आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने भएको छ। बैठक दिउँसो 3 बजे बोलाइएको समितिका सचिव एवं सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। आजको बैठकको अध्यक्षता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने भएको छ। प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि अमेरिकी राष्ट्रपति पिटर डब्ल्यू बोडी बीच भेटवार्ता हुने भएको छ। दिउँसो 1 बजेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता हुने प्रधानमन्त्रीका प्रेस सहयोग प्रकाश अधिकारीले जानकारी दिनुभयो। नेपालको शान्ति प्रक्रिया बित्न अमेरिकी र युरोपियन युनियनका राजदूतहरू लागि परेको भन्दै एमाओवादी सभासद नाम नारायण बिडारीले जेल झाल्नुपर्ने अभिव्यक्ति दिएको केही दिनभित्रै अमेरिकी राजदूतले भेटवार्ता गर्न लाग्नु भएको हो। अमेरिका र युरोपियन युनियनले सत्यनिर्भर तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयकमा माफीको व्यवस्था नगर्न आग्रह गर्दै आएका छन्। प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको लगानी बोर्डको बैठक आज बस्ने भएको छ। माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौता लगानी बोर्डले अघि सारेका 14 ठूला परियोजनामा देखिएका समस्या समाधानका उपाय लगायतका विषयमा छलफल हुने भएको छ। दिउँसो 4 बजे प्रधानमन्त्री कार्यालयमा बस्ने भएको छ। यसैबीच मुलुकको सामाजिक आर्थिक विकासका निम्ति संयुक्त राष्ट्रसङ्घीय समूहले सर्वाधिक विकास परियोजनाहरूमा लगानी गरेको छ। राष्ट्रसङ्घीय विशिष्टकृत निकायहरू देशका विभिन्न भागमा 138 गाविसका आयोजना सञ्चालन गरिरहेका अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनमा जनाइएको छ। राष्ट्रसङ्घीय विशिष्टीकृत निकायले सरकार र मातहतका मन्त्रालय एवं निकाय संघको सहकारीमा सामाजिक विकासका परियोजनामा सहयोग केन्द्रित गरेका छन्।

यसो सिधै सुग्घाले पारदर्शी वनमा सुधार गर्न तथा आफूलाई जनताप्रति बढी जिम्मेवार बनाउन मन्त्री परिषदको निर्णय सार्वजनिक गर्ने निर्णय गरिएको बताएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेको आधिकारिक वेबसाइटमा मंगलबार अप्रिल 1 को बैठकको निर्णय राखिएको छ। जापानमा सन् 1885 मन्त्री परिषद स्थापना भएको हो र यसका कार्यवाहीहरू सार्वजनिक भएको यो पहिलो पटक हो। मन्त्री परिषदको निर्णय कतिसम्म व्यापक रूपमा प्रकाशन हुनेछ र त्यसको विषय तथा प्रक्रिया कहाँसम्म विस्तृत हुनेछ भन्ने कुरा स्पष्ट भएको छैन। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दैछ। यसअघि समान एक एक खेल जितेका दुवै टोली आज जितको खोजीमा हुनेछन्। दुई खेल मध्ये एकमा जित र एकमा हार बेहोरे पनि चेन्नई रन रेटका आधारमा तेस्रो स्थानमा छ भने राजस्थान पाँचौं स्थानमा छ। खेल बेलुका सुबा 8 बजेपछि सुरु हुनेछ। यसैबीच किङ्स इलेभेन पञ्जाबले जारी प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। जितसँगै पञ्जाब 6 अङ्कका साथ प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बिहोरेको हैदराबाद बिना अङ्क उपचारमा छ। तेस्रो जित हात पार्ने क्रममा पञ्जाबले गैराती भएको खेलमा सनराइजर्स हैदराबादलाई 72 रनको फराकिलो अन्तरले पराजित गर्यो। पञ्जाबले दिएको 194 रनको चुनौती पचाएको हैदराबादले 19/2 बलमा 121 रनमा समेट्यो। हैदराबादका लागि लोकेश राहुलले सर्वाधिक 27 रन जोडे भने अन्य ब्याट समान चल्न सकेनन्। हैदराबादलाई सस्तैमा समेट्ने क्रममा लक्ष्मीपति बालाजीले 4 विकेट लिए। शारजा क्रिकेट स्टेडियममा टसारेर ब्याटिङ गरेको पञ्जाबले पूरा ओभर खेल्दै 6 विकेटको क्षतिमा 193 रन बनायो। उसका लागि म्याक्स बेलले 95 रनको योगदान दिए। त्यस्तै चेतेश्वर पुजाराले 35 तथा वीरेन्द्र सेहवागले 30 रन बनाउँदै पेभिलियन फर्किए। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। महाधिवेशनमा पेश गर्ने राजनैतिक दस्तावेज तयार हुन नसक्दा एमाले केन्द्रीय कमिटी बैठक अनिश्चित, तोकिएको समयमै महाधिवेशन हुनेमा आशंका पैदा। व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठक आज बस्ने, बैठकमा आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने। जापान सरकारद्वारा मन्त्री परिषदको 129 वर्ष इतिहासमा पहिलो पटक मन्त्री परिषद कार्यालय आम संचार माध्यमबाट सार्वजनिक। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दै। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।